إله إلا الله محمد رسول الله لا إله إلا الله محمد رسول الله محمد رسول الله فخر رسل محبوب خدا فخر رسل محبوب خدا محمد رسول الله محمد رسول الله لا إله إلا الله محمد رسول الله محمد رسول الله آپ جو آئے دنیا میں کفر کی ظلمت دور ہوئی آپ جو آئے دنیا میں کفر کی ظلمت دور ہوئی نور جہاں میں پھیل گیا نور جہاں میں پھیل گیا سبحان اللہ سبحان اللہ سبحان اللہ سبحان اللہ لا الہ الا اللہ محمد رسول اللہ محمد رسول اللہ مہتاب رسالت نے جس دم احکام شریعت پھیلائے مہتاب رسالت نے جس دم احکام شریعت پھیلائے کفار یہ سن کر کہنے لگے کفار یہ سن کر کہنے لگے رسول اللہ رسول اللہ رسول اللہ رسول اللہ لا الہ الا اللہ محمد رسول اللہ محمد رسول اللہ قرآن جو نازل تم پہ ہوا اعجاز بیان ہے یہ اس کا قرآن جو نازل تم پہ ہوا اعجاز بیان ہے یہ اس کا دشمن بھی یہی چلا اٹھے دشمن بھی یہی چلا اٹھے کلام اللہ کلام اللہ کلام اللہ کلام اللہ لا الہ الا اللہ محمد رسول اللہ محمد رسول اللہ کیا شان تمہاری امت کی وہ حق سے ملی رفعت جس کو کیا شان تمہاری امت کی وہ حق سے ملی رفعت جس کو करते थे तमन्ना जिसके लिए, करते थे तमन्ना जिसके लिए, कलीमुल्ला व रूहुल्ला, कलीमुल्ला व रूहुल्ला, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, मुहम्मदुर रसूलुल्लाह। की फाका कशी उम्मत के लिए गाली भी सुनी पत्थर भी सहे, की फाका कशी उम्मत के लिए गाली भी सुनी पत्थर भी सहे, मेराज में की बख्शिश की दुआ, मेराज में की बख्शिश की दुआ, जज़ाकल्ला जज़ाकल्ला जज़ाकल्ला जज़ाकल्ला, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, मुहम्मदुर रसूलुल्लाह। के दिन रात तुम्हारी फुरकत में ये खास तहयात तड़पता है, के दिन रात तुम्हारी फुरकत में ये खास तहयात तड़पता है, तैबा में इसे बुलवा लीजिए, तैबा में इसे बुलवा लीजिए, हबीबुल्लाह हबीबुल्लाह हबीबुल्लाह हबीबुल्लाह, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, मुहम्मदुर रसूलुल्लाह। फख्रे रुसुल महबूब खुदा मुहम्मदुर रसूलुल्लाह, मुहम्मदुर रसूलुल्लाह। ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह, मुहम्मदुर रसूलुल्लाह। तमन्ना है के तैबा में कभी अपना गुजर होता, जहाँ कुछ धूल मिल जाती वहीं पर अपना सर होता, तमन्ना है के तैबा में कभी अपना गुजर होता।